ओहो के त लाखौँ जनालाई भिड नगरे कादे छामे छिम हेर के कादे ओए तिके मङमा जा हरङ म तमङ भयो ब्राउले छ ब्राउ परिचय लागेछ हिँड्न यार हिँड्न रोकादे के चाहिँ छामे गाउँ साँच्ची मन पर्दै त्यहाँदेखि तिनी जुवार क्लाङ्गो देव मन्दिरमा दर्शन गर्न आएको लाखौँ जनाको यो भिडमा देखेको एउटा तरुणी लौ अब कसो गरुनी रोटी त खोज्ने फलामे झिल पर्न भो थाल्यो मनमा पिर पर्न भो थाल्यो मनमा पिर हेर्दा त कन्ने जस्तै छ नारखाको बुहारी नारखाको बुहारी यो पुरानेको बजारमा परेसियाको नजरमा परेसियाको नजरमा साहिनोले बोलाउ खाई नपर्छ कि दिदी भाइ नपर्छ कि दिदी भाइ पैसा दिए त हुन्थ्यो कि यो मन ढुकै हुन्थ्यो नि यो मन ढुकै हुन्थ्यो नि नुवा गोटे नानालाई पिपल छुँदा पर लागला नाम धर सुन दै डर लागला कम्बरमा बिरने त खुकुरी त जिल्ला त मेरो रामे छ जिल्ला त मेरो रामे छ जमाना सिंहको मनाती आमा त घिसिङ मोक्तान भाउ आमा त घिसिङ मोक्तान भाउ मेरो फलाटे काम भगाऊ बैरागी मोगतान मेरो नाउ बैरागी मोगतान मेरो नाउ नुवाकोट जिल्लाको होइन ना मोक्तान आफाको छोरालाई मोक्तान आफाको छोरालाई परेछ ज्यान पनि लाउने हो कि जुग जाने पिराती लाउने हो कि जुग जाने पिराती फुलै मन डुल्दै भमरा फुलैको रस जना तिमी एउटालाई पुकारे सारा देउतालाई तिमीले पराई न सम्झा यो मेरो बाचा कसम छ जिन्दगी अर्पण गर्ने छु तिम्रै भरमा पर्ने छु पर आमालाई दर्शन गर्छु भुइटे कि दर्शन गर्छु भुइटे कि छे परमादेव साची छ तिमी त मेरो अवदेखी तिमी त मेरो अवदेखी जस्तै दुःखको बेलामा राख्दैन कहिले नि हेलामा राख्दैन कहिले नि हेलामा जनतामा खुसी छाको छ संविधान देशमा आको छ संविधान देशमा आको छ तिमीले पराई न सम्झ यो मेरो बाचा कसम छ यो मेरो बाचा कसम छ समझा यो मेरो बाचा का समझा